आजकल तिम्रो मन मैलो हो फेरि हाम्रो लपर्ने कहिले हो किन आजकल तिम्रो मन मैलो हो फेरि हाम्रो लपर्ने कहिले हो लगाइदेऊ न नेल म त जान्छु बरु जेल हो लगाइदेऊ न नेल म त जान्छु बरु जेल साँझ माया गरे हो खेला छैन है खेल साँझ माया गरे हो खेला छैन है खेल को पतवैले र झर्यो होइ तिम्रो कुरा कसरी बुझौ होइ ताकुर ताकुर तारी ताकुर ताकुर हो ताकुर ताकुर तारी ताकुर ताकुर सालको पतवैले र झर्यो होइ तिम्रो कुरा कसरी बुझौ होइ लाग्दैन र डर भरै लाग्दैन र डर लाग्दैन र डर भरै लाग्दैन र डर तिमीले कुरा नबुझेमा हुँदैन है घर ढुङ्गालाई माटो माटोलाई ढुङ्गाको भार सपना एउटै थियो पहिले त मेरो काखमा निदाउँ थियो कहिले त हाम्रो सपना एउटै थियो पहिले त मेरो काखमा निदाउँ थियो कहिले त याद गरन है त्यो पल याद गरन है याद गरौँ न त्यो पल याद गरौँ न नयाँ संसार सजाउनु